जम्मा 10,000 रुपियाँ लिएर आएकी सावित्राको 3,000 भाडा खर्चमा सकिएको थियो, बाँकी 7,000 थियो। उनले सहाराका लागि पन्जाबमा रहेका बाबुरामका दाजुलाई फोन गरिन्, तर कटु वचन सुन्नु पर्यो। मध्यरातमा बीचबाटोमै भाइको मृत्यु, एक्ली बुहारी छन्, त्यो विपदमा दाजु पन्जाबबाट आउनु पर्ने, तर भनियो त्यसको शव त्यतै फालेर त घरतिर जा। त्यो सुन्दा झलकमान गन्धर्वले गाएको गीत कुनै कालखण्डमा र कुनै व्यक्ति विशेषका लागि यथार्थ पनि थियो जस्तो लाग्यो सावित्रलाई। सिटमा ननिदाउनु अघि बाबुरामले पालै पालो निदाउने कुरा गरेका थिए, त्यो नै उनको अन्तिम बोली थियो। तिनको पारण छन् मैले केही बोलेन, सुतेको सुते एकदम से निदै रहने, पानी प्याएको पे गर्ने गरे, मैले त केही बोलेन। बरु मैले भने कुरा गर्नुहोस्, यता उता हेर्नुहोस्, फेरि सुत्दैन। परदेशको ठाउँ हो, गाडीमा केही होला कस्तो होला, तपाईँ नसुत्नुहोस् म हामी केटाकेटी राति मलाई अप्ठ्यारो हुनसक्छ, तपाईँ किन सुतिरहनुहुन्छ भन्दाखेरि म अहिले सुत्छु, भरे तिमी सुताउने, राति तिमी सुताउने भनेर त्यति भन्न, सुतै सुतै गर्न, सुतै सुतै गर्दाखेरि राति एकैछिन त्यस्तो भयो, मलाई केही भन्न पाउँदैन। तीन दिनसम्म बाबुरामको शव गनाउने भएको थियो। जिल्ला प्रहरी कार्यालय गुल्मीले त्यो शव तम्गास अस्पतालको शव राख्ने घरमा लगेर राखिदिने व्यवस्था मिलायो। गाडी भाडा तिर्ने पैसा पनि पुगेन। सावित्रासँग 3-4 दिनदेखिको भोको पेट, त्यो भन्दा पनि विवाह गरेको 1 वर्षमै पति वियोगको पीडा, अब जाने कहाँ, माइती घर जाउँ त हामीलाई सोधेर बिहे गरेकी थिइस् र भनेर वचन लाउँछन् कि भन्ने पीर, बाबुरामको घर जाउँ त दलितकी छोरी भनेर लगार्छन् कि भन्ने डर, पुम्पुरोमा हात राखेर गहभोरी आँसु पारेकी सावित्रालाई देखेर जिल्ला अस्पतालमा ड्युटी गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान रमेश गिरीको मन खायो र आफ्नो श्रीमतीसँग लगेर राख्नु भयो। पहिलो कुरा त प्रेम सर, उहाँको ती महिला एकदमै साहसी ठान्छु मैले, होइन, भारतबाट नेपाल आउँदै गरेको घरमा अब बिचबाटमै श्रीमानको डेट हुनु र एक्लै पुर्नु रातभरि, होइन, त्यसपछि त्यहाँबाट लास पनि एक देशबाट अर्को देश आउँदा पास सिस्टम छ, पास लिन्छ, पास लि नेपाल आई गाडीको व्यवस्था गरी यहाँ गुल्मी आउनु एकदम साहसी हुनु रहेछ, जुन सुकै महिलामा त्यो हुन सक्दैन कि पुरुषमा पनि हुँदैन, त्यतिसम्म उहाँले गाडीको व्यवस्था गरेर यहाँसम्म ल्याउनु र एकदमै मान्छु उहाँलाई। दोस्रो कुरा, हजुरको उहाँसँग पैसाको पनि कमी थियो, जिल्ला प्रहरी कार्यालय आउनुभयो, त्यसपछि त्यहाँबाट हाम्रो इन्स्पेक्टर साहबहरूले ल सहयोग हाम्रो भाइ छ गरिदिन्छ भनेर हस्पिटल पठाउँदा म त्यहाँ लैजाँदा उहाँको मान्छे कोही पनि थिएन, ऊ 2-3 दिन भइसकेको, लास पनि एकदम सडिसकेको थियो, गराइसकेको, अब उहाँको साथमा कोही पनि छैन। ल ठिक छ, नआत्तिनुहोस्, मैले गरिदिन्छु तपाईँलाई सहयोग के गर्नुपर्छ भनेर त्यो सब म आफै स्वयं लागेर बोकेर मर्चरीमा राखियो र अनि त्यही दिन उहाँसँग पैसा नभएको कारणले जुन त्यहाँबाट समितिले निर्णय गरेर पठाएको थियो 7,500 रिजर्भ, यहाँ उहाँसँग पैसा पुगेन, जम्मा 7,200 मात्र भयो। त्यो ड्राइभरले मानिरहेको थिएन, मैले ठिक छ गुरु अब के गर्ने यस्तै हो समस्या अब एउटा महिला होइन त्यो तपाईँ हामीले बुझ्नुपर्छ भनेर उहाँलाई सम्झाएर पठाइयो त्यसपछि उहाँलाई बस्ने व्यवस्था के गर्ने भन्ने कुरा आयो उहाँले भन्नुभयो कि मसँग पैसा पनि छैन दाइ के गर्ने ठिक छ नआत्तिनुहोस् मेरो परिवारसँगै बस्नुहोस् भने उहाँलाई चाहिँ एउटा मानवका नाताले उहाँलाई चाहिँ मेरो श्रीमतीसँग रुममा लगेर राखेँ उहीँ बस्नुभयो उहाँ चाहिँ यता प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बाबुरामका दर दाजुभाइलाई प्युठानबाट झिकाउनु भयो र सब जिम्मा लगाई पठाउनु भयो अब कुरो कस्तो हुन्छ भारतमा आफ्नै कालमा दिल्ली मृत्यु भएको व्यक्तिको लास्टकै श्रीमतीले गाडीमा राति करिब 11 बजे समघास ल्याइकी हुन् समघासमा उनको कोही कतै नभएकोले जिब्रगामा आई अनुरोध गरे पश्चात जिल्ला प्रहरी कार्यालयले भोलि बिहान आफन्तहरूसँगै लग्ने गरी श्रीमतीले अनुरोध गर्दा हामीले चाहिँ सरकारी अस्पतालसँग तत्कालको लागि अस्पतालको मर्चरीमा राख्ने सहयोग गर्ने गरी व्यवस्था मिलाएको हौ अनि घर परिवारलाई मगाइदिनु भयो नि तपाईँले हो घर परिवारलाई पनि त्यसपछि हामीले के गर्यो भने मृतकी श्रीमतीले अब उहाँ चाहिँ ल्याइन त्यो मृतकको लास्ट ल्याएर चाहिँ उहाँ एक्लै फेरि होइन एक्लै लिएर आएकी हुन् अनि त्यसपछि राति एक्लै अब उनको कोही आफन्त नभएकोले अस्पतालमा हाम्रै जी प्रकारको तर्फबाट खटिएका एकजना कर्मचारी हुनुहुन्छ रमेश गिरी उहाँलाई चाहिँ त्यो मृतकी श्रीमतीलाई चाहिँ राति बस्ने व्यवस्था मिलाउने भन्यो अब त्यो रमेश गिरीले चाहिँ आफ्नै परिवारसँगै बस्ने व्यवस्था मिलाएको हुन् राति त्यसपछि अर्को दिन बिहान मृतकी श्रीमतीका साथ अन्य आफन्तीहरूले मृतकको लास लगेर गएका हुन् यसमा जी प्रकारले रातिको समयमा आफ्नो श्रीमानको मृतक लास लिँदैकी महिलालाई यसरी सहयोग जी प्रकारबाट भएको हो ती महिलाको साहसलाई चाहिँ मान्नै पर्ने खालको साहस हो त्यो एकदम साहस चाहिँ मान्नै पर्छ एक्लै बिच बाटो भारतबाट प्युठान फर्किँदाखेरि चाहिँ बिच बाटोमा डेथ भयो श्रीमानको लास्टलाई चाहिँ एक्लै नभएर एक्लै चाहिँ लिएर कहाँबाट गाडीको व्यवस्था मिलाउनु त्यो सबै मिलाएर चाहिँ तमघाससम्म ल्याउनु त उहाँको साहस चाहिँ मान्नै पर्ने हो हस् धन्यवाद सर हजुर थ्याङ्क यू टाढा टाढासम्म गनाउने भइसकेको बाबुरामको शव कलिलो उमेरमा पुछिएको उनको सिन्दुर दलितकी छोरी गैर दलितको घरमा पुगेपछि भोलि उनको अवस्था बारेमा सोच्दा साह्रै करुणा जाग्यो र मैले सोधे जवाफमा उनको आग्रह थियो बाबुरामका परिवारले आफूलाई दलितकी छोरी नसम्झी आफ्नो छोरा सम्झेर घरवास दिनुहोस् म उनकै सम्झनामा बाँच्न चाहन्छु मेरो छोरा सित आइदिए यसलाई दिनु पर्छ छोरा गडेरीसम्म त्याएँ नि मैले घर बनाएर म बस्छु उनकै नाममा म बस्छु बाबुरामका माइला दाजु दीपक गिरी र छिमेकी राजकुमार नेउपानेले पनि उनी बस्न चाहे आफूहरूबाट कुनै अवरोध नहुने भन्दै सावित्रलाई प्युठान लगेर गएका छन् यहाँले अब हामीसँग बस्छु भनेपछि अब हाम्रो चाहिँ भो भन्न भएन होइन अब यहाँहरूले अब हामीसँग बस्नु चाहन्न म चाहिँ उयो गर्छु भनेपछि हामीले अब छाडिदिनु भयो विवाहको एक वर्ष पछि सन्तान लिएर फर्किने सावित्रको इच्छामाथि नियतिले कठोर वज्रपात गर्यो र निसन्तान भई श्रीमानको शवली फर्किनु पर्दा बल्ल सावित्रलाई लागेको छ फोनको भरमा चिन्दै नचिने माया प्रेम र विवाह गर्न नहुने रहेछ किनकि बाबुरामले आफू पहिलेदेखि त्यस्तो बिमार पालेर बसेको कुरा ढाँटेका थिए रोगी हुनुहुन्थ्यो अरे बोल्दैदेखि हात खुट्टा सुन्ने नि त्यस्तै हुन्थ्यो अरे मलाई त्यो थाहा भएन भन्नलाई अहिले पुलिस दाइले अत चिन्दै नचिनेको मान्छेसँग फोनमा प्रेम सम्बन्ध राख्दा तपाईँले पनि शीर्षनेकी सावित्र विश्वकर्माको नियति भोग्न नपर्ला भन्न सकिन्न एकातिर उनको पढाइ बिग्रियो अर्कोतिर 22 उमेरमा सिन्दुर पुछियो सावित्रले यसलाई कर्मको खेल भन्दै विवाह नगर्ने बताउँछिन् अब मैले विवाह गर्दिन दुसरो विवाह गर्दिन मैले यहाँकै सम्झनामा बस्छु मलाई जहाँ गर्ने त्यस्तै हो जहाँ गर्ने मेरो किस्मत मैले चिनिसकेँ भन्छ अनि मैले मलाई राम्रो होला भन्ने मैले थाहा पाइसकेँ मलाई कोही गरेर राम्रो होइन के गर्ने त अब गर्दैछन् गरेर खाइएला Hey! एउटा सावित्रका बुवा धनबहादुर विश्वकर्माले हामीलाई सोध्दै नसोधी गएकी हो आफ्नो कर्मको फल आफै पाउँछे जस्ता कुरा गर्नुभयो। आफू खुसी विवाह गरेर हिँड्ने हरेक चेलीले दुःख पर्दा माइतीबाट सुन्नु पर्ने प्रतिनिधि मूलक तिखो वचन हो त्यो। यसर्थ प्युठान खुङ्ग एक निवासी बाबुरामका परिवारजनले सावित्रालाई जातीय रूपमा होइन मानवीय रूपले हेरिदिनुहोस्। उनलाई अब सावित्रा विश्वकर्मा होइन बाबुराम गिरी ठानेर आफ्नो छोरा दाजुभाइको माया दिनुहोस्। उनलाई बहिष्कार वा हेला नगर्नुहोस् भन्ने आग्रह गर्दै यदि समस्या खडा गरिए सावित्राको अधिकार स्थापित गराउन सम्बन्धित निकायको ध्यान आकृष्ट समेत गराउँदछौ। बस पुनः हामी यही कामना गर्दछौ कि अन्य चेलीहरूलाई फोन लभले यस्तै नियति भोग्ने नबनाओस्। थाहा पाइसके मैले बिहा गरेर दुःख पाउने जो छु भन्ने मैले थाहा भइसक्यो। मैले अन्त बिहा गर्दिनँ, म उनकै सम्झन बस्छु। धनको बालासाइलेको दाइको कपनि दिनको झल्को धनको बालासाइलीको दाइको कपनि दिनको झल्को साइली रातैको सपनि के सम्झन बस्छु। दिनको झल्को साइली रातैको सपनि। श्रोता, आजको ओझेलका खबर तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र समाजका अनियमितता भ्रष्टाचार विकृति विसङ्गतिको सूचना समेत दिन आग्रह गर्दछौँ। हवस् त, म तपाईँको आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।